ام من هذا الذي هو جند لكم، یا کون ہے وہ جو تمہارا لشکر ہے، ینصرکم من دون الرحمن، جو رحمان کے مقابلے میں تمہاری مدد کر سکتا ہے، یعنی رحمان کے سوا کون ہے جو تمہارا لشکر بنا ہوا تمہارا ہاتھ تھام لے گا یا وہ تمہاری مدد کرے گا، یعنی ایسا کوئی جتھا نہیں تمہارے پاس، یعنی وہ تمام لوگ جو رحمان کے علاوہ کسی اور کا سہارا لیتے ہیں، وہ اچھی طرح جان لیں کہ اس کے سوا کوئی سہارا سہارا نہیں۔ ان الکافرون الا فی غرور، نہیں ہے کافر مگر دھوکے میں مبتلا، یعنی شیطان نے انہیں دھوکے میں ڈال رکھا ہے۔ شیطان نے ان کو کیسے دھوکے میں ڈالا، پیچھے تفصیل سے گزر چکا ہے کہ انی جار لکم، میں تمہارا ساتھی ہوں، میں تمہارا دوست ہوں، ان کے لیے برے اعمال کو خوبصورت بنا کے دکھاتا ہے، اور اسی لیے پھر کافر بھی بڑھ چڑھ کے باتیں کرتے ہیں، ہم سب مل کر فلاں فلاں فرشتے کو پکڑ لیں گے، جہنم سے باہر نکل آئیں گے، یا وہ ہمارا کچھ نہیں بگاڑ سکیں گے، جب وہ زبانیاں فرشتوں کی بات ہوئی۔ تو یہ ساری باتیں دراصل دھوکے کی باتیں ہیں جو شیطان نے انسان کو سجھائی ہیں۔ ان الکافرون الا فی غرور، ام من ھذا الذی یرزقکم، یا کون ہے وہ جو رزق دیتا ہو تم کو، ان امسک رزقہ، جب وہ روک لے اپنے رزق کو، یعنی رحمان اگر روزی دینا بند کر دے، رزق روک لے، بارش نہ برسائے، تو کون ہے جو تمہارے پاس بارش لے کر آئے جس سے تمہیں زمین کے خزانے میسر آئیں۔ امسکا کا لفظی معنی ہوتا ہے کسی چیز سے چمٹ جانا، اس کی حفاظت کرنا، اور یہ لفظ عموماً اس وقت استعمال ہوتا ہے جب کوئی چیز پہلے سے اپنے پاس موجود ہو اور اسے ہاتھ سے نکلنے نہ دیا جائے۔ پیچھے پڑ چکے نا، ولا تم سکو بے سم الکوافر، یعنی مت پکڑ کے رکھو کافروں کے ناموس۔ تو مطلب یہی ہے کہ اگر اللہ تعالیٰ بارش نہ برسائے، یا زمین کی پیداوار کو روک دے، یا تیار شدہ فصلوں کو تباہ کر دے، جیسا کہ بعض اوقات ہم دیکھتے ہیں زمین پر ایسا ہوتا ہے، اور اس سے تمہاری خوراک کا سلسلہ موقوف کر دے، زمین پہ قحط آ جائے، تو پھر کیا ہے کوئی جو تمہارے لیے بارش برسائے اور رزق کی فراوانی کرے، تمہارے رزق کا انتظام فرمائے؟ بل لجو فی عتو و نفور، بلکہ وہ لوگ اڑے ہوئے ہیں سرکشی میں اور بھاگنے کے لیے تیار ہیں۔ لجو کا مطلب ہوتا ہے کسی ممنوع کام پہ اڑ جانا، اڑے رہنا، ضد سے جھگڑا کرنا، ہمیشہ دشمنی رکھنا، لڑائی جھگڑے کے بہانے ڈھونڈنا۔ بعض اوقات کچھ لوگوں کی عادت ہوتی ہے نا کہ بلا وجہ وہ لڑنے کو تیار رہتے ہیں اور لڑنے ہی پر اڑے رہتے ہیں، کوئی دوسری بات، کوئی دلیل، کوئی تذکیر، کوئی نصیحت، کوئی بھی چیز ان پر اثر ہی نہیں کرتی۔ اور اتب کہتے ہیں سرکشی کو، عطائے آتو کا مصدر ہے، تکبر کرنا اور حد سے بڑھنا، نافرمانی کی آخری منزل تک جا پہنچنا۔ اور نفور کا معنی ہے بھاگنا، دور ہونا، حق سے دور ہونا۔ مراد اس سے یہ ہے کہ ان پر واعظ اور نصیحت کی کوئی بات اثر نہیں کرتی، بلکہ جب کوئی نصیحت انہیں کی جاتی ہے، کوئی اچھی بات ان کو سمجھائی جاتی ہے، تو بجائے سمجھنے کے وہ اور زیادہ بگڑ جاتے ہیں۔ کبھی کسی ایسے شخص سے واسطہ پڑا کہ جس کو آپ نے انتہائی خیر خواہی سے، بہت ہمدردی سے کوئی بات سمجھانے کی کوشش کی ہو، اور وہ سمجھنے کی بجائے اور بگڑ پڑے، الٹا ہو جائے؟ تو سمجھایا یہ جا رہا ہے کہ جو لوگ ضد کا شکار ہیں، ان کا کوئی علاج نہیں۔ اور یہ کافروں کا حال تھا کہ وہ ضد کا شکار تھے اور کوئی بھی بات سمجھ نہیں پاتے تھے۔ افمئی امشی مکبن علی وجہہ اہدا، امئی امشی سوین علی صراط المستقیم، بھلا سوچو جو شخص منہ اندھائے چل رہا ہو، وہ زیادہ سیدھا راستہ پانے والا ہے، یا وہ جو سر اٹھائے سیدھا ایک ہموار سڑک پہ چل رہا ہو؟ کون ہے سیدھے رستے پر؟ مکبن، مکب کا لفظ کبن سے ہے، سر نگو اور سر اندھائے ہوئے، اندھا گرنا یا گرانا، لازم اور متعدی دونوں معنوں میں آتا ہے۔ اب آپ دیکھیں کہ جو شخص منہ اندھا کے چل رہا ہو، سر نوڑا کے چل رہا ہو، اس کو دائیں بائیں آگے پیچھے کچھ نظر نہیں آتا، تجربہ کریں، یعنی آپ سر نیچے کر لیں और फिर आप देखें कि आपको क्या नजर आता है, कुछ आता नजर नहीं आता, ना आगे ना पीछे ना दाएं ना बाएं, अपना आंसू बस नजर आएगा आपको। तो मुतकब्बिर शख्स सिर्फ खुद को ही देख सकता है, हक को नहीं देख सकता, सीधा रास्ता नहीं पा सकता। इसी तरह जो शख्स गुनाहों के बोझ तले लदा हुआ हो, वो शख्स फिर सर उंधा के चल रहा है, और दूसरी तरफ एक शख्स जो सिरात मुस्तकीम पे चल रहा है, सर उठा के चल रहा है, आंखें और कान खोल के रखता है, हक को पहचानता है, कायनात पे गौर व फिक्र करता है, अल्लाह की कुदरत को मानता है, अल्लाह के पैगाम को कबूल करता है, इन दोनों में बहुत फर्क है। तो यहाँ सवाल किया जा रहा है क्या कि एक वो शख्स है जो जानवर की तरह चलता है, जानवर के चलने का स्टाइल क्या होता है, वो सर उठा के तो नहीं चलते ना, अमूमन क्या करते हैं, सर नीचे करके। अगर आपको कोई भी याद हो थोड़ा सा, किसी भैंस का चलना या गधे का चलना, इमेजिन कर सकते हैं कैसे चलते हैं अमूमन, सर नीचे की ओर। तो अल्लाह ने इंसान को अकल समझ दी है कि सर उठा के आंखें खोल के गौर फिक्र करके चलो, लेकिन जो इंसान आंख ही ना खोले, न जमी देखे ना फलक देखे, ना उन दोनों के बीच के परिंदे देखे, ना उन पे गौर फिक्र करे, ना अपने रब तक पहुंचे, सिर्फ जानवरों की तरह आंखें बंद करके दूसरों की पैरवी कर रहा है और अपने आप को दुरुस्त समझता है, तो ऐसा शख्स सीधा रास्ता पहचान कैसे सकता है, पा कैसे सकता है। इसीलिए आपने देखा होगा ये जितने भी गाय भैंस गधे हैं, इन सबको रास्ता बताना पड़ता है, इधर आ जाओ, अब इधर हट के चलो, उधर से सोटी पड़ती है, उधर से डांट पड़ती है, उधर मोड़ते हैं, उधर खींचते हैं, उनकी नुकेलें पकड़ पकड़ के धकेलते हैं, तब उनको रास्ता मिलता है। तो बाज इंसान भी ऐसे होते हैं, उन्हें हर कदम पे डंडा मारे तो वो सीधे चलते हैं, वरना वो कोई बात समझते नहीं है। एक वो है जो खुद गौर फिक्र करके रास्ता पा रहा है, हक बात गौर से सुनकर समझकर सीधे रास्ते पे चल पड़ता है। दूसरा वो है जो सिर्फ सुनी सुनाई पे चल रहा है और अंधा धुन अपने ही खौल में बंद, अंधों की तरह सर नीचे करके आंखें बंद करके चलता चला जा रहा है। इन दोनों की शख्सियत में, इन दोनों के अमल में बहुत बड़ा फर्क है। इसीलिए फरमाया कुल हुवल्लज़ी अंशअकुम, कह दीजिए उस अल्लाह ने पहली मर्तबा तुमको पैदा किया, वजअल लकुमुस समअ वल अबसारा वल अफ़इदा, और उसने तुम्हारे लिए कान और आंखें और दिल बनाए। ये आंखें इसलिए नहीं दी कि इनको बंद करके रखो, कान इसलिए नहीं दिए कि सुनी अनसुनी करो, दिल इसलिए नहीं दिया कि कुछ गौर व फिक्र ही ना करो। ये तीन क्वालिटीज इसलिए दी हैं कि तुम अल्लाह की कायनात को देखो, हक की बात सुनो, दिल में उसकी मोहब्बत रखो, उसका फिर शुक्र अदा करो, उसकी इताअत करो, उसके बताए हुए रास्ते पे चलो। लेकिन तुम्हारा हाल क्या है, कलीलम मा तशकुरून, कितना कम तुम शुक्र अदा करते हो, बहुत ही कम तुम वो करते हो जो तुमको करना चाहिए। यहाँ पर आप देखिए कि तीन फैकल्टीज का जिक्र है, सुनने देखने और महसूस करने का, और बाकी जो चखने सुनने की बात है वो भी असल में तो महसूस करने ही की है। कुल हुवल्लज़ी ज़रअकुम फिल अर्द, कह दीजिए वो अल्लाह ही है जिसने तुमको जमीन में फैला दिया, वो इलैही तुहशरून, और उसी की तरफ तुम समेटे जाओगे। उसी ने फैलाया, वही समेटेगा, उसी ने पैदा किया, उसी की तरफ पलटाए जाओगे। अगर तुम अकल से काम लो तो ये बात तुम्हें बहुत अच्छी तरह समझ में आ सकती है। और बात यह है कि इसने तुम्हें यूं बेकार नहीं फैला दिया। इसको अगर आप एक मिसाल से समझें कि मसलन एक किसान जमीन तैयार करता है, उसमें बीज डालता है, किस लिए, कि इससे फसल उगे। जब फसल उगती है तो क्या करता है, काटता है, काट के समेटता है। जरा अकुम और इलैही तुहशरून, अल्लाह ने भी तुमको जमीन में फैलाया है, अब वो ऐसे ही फैला हुआ छोड़ नहीं देगा, ये खेती कटेगी और तुम वापस समेटे जाओगे, इकट्ठे होगे, जमा होगे, उसी की तरफ लौटोगे। अब अगर कोई किसान महज दाने फेंकता चला जाए और खेती नहीं काटे और समेटे तो क्या कहेंगे उसके बारे में, उसके इस अमल को क्या करार देंगे, समझदारी, अच्छा, ऐसे किसान के बारे में तो आप कहेंगे जिसका दिमाग चल गया, इंतहाई अहमक है, जिसने इतना कीमती बीज जमीन में डाला, उसकी केयर की, वो जब फसल पक के तैयार हुई तो उसको काटा ही नहीं, समेटा ही नहीं, उसका कोई नतीजा ही नहीं निकाला। तो अल्लाह ताला ने इतनी जबरदस्त जमीन बनाई है, इंसान को फैलाया, उसको तरह तरह की नेमतें दी, तो बस ऐसे ही इनको छोड़ दे, मर जाए, खप जाए, जमीन में जल चढ़ जाए और भुला दिए जाए? नहीं, वो इन्हें ही तो हशरों, इस खेती को समेटेगा, फिर इसमें से उम्दा दाना निकाल लेगा, भूस को जला देगा। जैसे किसान क्या करता है, खेती काट के उसमें से जो काबिले कदर चीज, इस्तेमाल की चीज होती है वो छान पटक के निकाल लेता है, वो काबिले कदर होती, और बाकी कहाँ जाती, वो छिलके और उसके फालतू पत्ते और बेकार किस्म की चीजें, आपने देखा होगा, वो सारा कुछ एक जगह रख के उनको जला के काम खत्म कर दिया जाता है, बेकार, रद्दी कबाड़, खत्म। इसी तरह आखिरत में सारे इंसानों को इकट्ठा करके अल्लाह ताला काबिले कदर लोगों को अलग कर लेगा, उनको आला मकामात पर जगह देगा जन्नतुल फिरदौस में, और बाकी सबको जहन्नम में फेंक के जला के साफ कर देगा अपनी जमीन को बेकार लोगों से। वयकूलून मता हाज़ा अलवाद इन कुंतुम सादिकीन, और अजराहे तमस्खुर पूछते थे, अगर तुम सच्चे हो तो बताओ ये वादा पूरा कब होगा, ये कयामत आएगी कब, ये सब कुछ होना किस दिन है? कुल इन्नमल इल्मु इंदल्लाह, आप क्या जवाब दीजिए, कितने प्यारे हैं ना, अल्लाह ताला जवाब भी सिखा दिए। ऐसे लोगों को कहा कीजिए इन्नमल इल्मु इंदल्लाह, हमें तो गैब का इल्म नहीं पता, हम फ्यूचर नहीं जानते, ये तो अल्लाह ही को पता है, उसके सिवा कोई नहीं जानता। जैसे एक दूसरी जगह पर आता है ना सूरत आराफ में, कुल इन्नमा इल्मुहा इंद रब्बी, इसका इल्म तो मेरे रब को पता है, मुझे नहीं मालूम किस तारीख को आएगी, कब आएगी। वो इन्नमा अना नजीरु मुबीन, मुझे तो जो कह के भेजा गया वो ये है कि मैं लोगों को उनके बुरे अंजाम से डराऊं, खुल्लम खुल्ला खबर दूं, अच्छी तरह बता दूं। मेरा काम गैब की खबरें देना नहीं है, मेरा काम लोगों को बुरे अंजाम से खबरदार करना है। फलम्मा रअऊहु ज़ुल्फ़तन, फिर जब वो उसको देख लेंगे नजदीक, करीब ही देख लेंगे, सीअत वुजूहुल्लज़ीना कफरू, बिगड़ जाएंगे चेहरे उन लोगों के जिन्होंने कुफ्र किया। वकील हाज़ल्लज़ी कुंतुम बिही तद्दाउन, और कह दिया जाएगा कि यही वो चीज है जिसका तुम तकाजा करते थे, जिसको तुम तलब करते थे, जिसके बारे में तुम पूछते थे, यानी कयामत के आते ही इनकी जिल्लत शुरू हो जाएगी, दहशत इनके चेहरों से आया होगी, इनकी हवाइयां उड़ रही होंगी, खौफ ज़दा होंगे, सीअत वुजूहुल्लज़ीना कफरू, इनके चेहरे बदनुमा हो जाएंगे। यानी आज तो तुम मजाक उड़ा रहे हो कयामत का, उसके वुकू को नामुमकिन समझकर एक बेकार की बात कहते हो, लेकिन कल कयामत के दिन जब तुम उसको देखोगे तो हाल ऐसा होगा जैसे तख्ते दार को देखकर फांसी पर लटकाए जाने वाले मुजरिम का होता है, अभी सजा को पहुंचा नहीं, पहले ही दहशत के मारे आंखें फटी की फटी होती हैं। कभी आपने ऐसी कोई तस्वीर देखी हो जिसमें किसी शख्स को सजा दिया जाना हो या वो सजा के करीब हो? मसलन अगर आपने कभी सती होने वाली औरतों की तस्वीर देखी हो कि जो मरने वाले शोहर के साथ जलती हैं, या फिर आपको एक दफा गुजरात की कुछ तस्वीरें दिखाई गई थी यहाँ पर स्क्रीन पर, जब एक शख्स जलाए जाने से पहले रहम की भीख मांग रहा था और उसकी आंखों का खौफ और हसरत काबिले रहम थी। तो आज ये लोग जो इशारे करते हैं आंखों से और मजाक उड़ाते हैं कयामत का, और ये मौलवियों की बातें बताते हैं और इसको मनगढ़ंत करार देते हैं, कल यही लोग कयामत के दिन अभी अपना अंजाम दूर से देखेंगे तो खौफ के मारे इनके चेहरे बिगड़ जाएंगे। उस वक्त उनको मुखातिब करके कहा जाएगा, हाज़ल्लज़ी कुंतुम बिही तद्दऊन, यही है वो चीज जिसका तुम मुतालबा करते थे। कुल अरअईतुम, कह दीजिए क्या तुमने गौर किया, इन अहलकनी अल्लाहु व मन मईया, कि अगर हलाक कर दे मुझको अल्लाह और जो मेरे साथ है, और रहमना, या हम पर रहम फरमाए, यानी तुम्हारी ख्वाहिश के मुताबिक हम पे कोई बला नाजिल हो, یا یہ کہ ہمیں کوئی تکلیف نہ پہنچے، جو بھی ہمارا انجام ہو ان دونوں میں سے، لیکن اپنے بارے میں بھی یاد رکھو، فَمَن يُجِيرُ الْكَافِرِينَ مِنْ عَذَابٍ أَلِيمٍ، تو کون بچائے گا کافروں کو دردناک عذاب سے؟ یجیرو کا لفظ اجارہ سے ہے، پناہ دینا، رہائی دینا، پھیر دینا، یعنی اللہ کے عذاب سے کافروں کو تو کوئی نہیں بچا سکتا، ایمان والوں کے ساتھ جو بھی ہوتا ہے ان پہ عذاب آئے یا اللہ رحم فرمائے، کافروں کے لیے تو گارنٹیڈ ہے عذاب، ان کو تو کوئی دوسری چیز سوچنی بھی نہیں چاہیے. قل هو الرحمن آمنا به، کہہ دیجئے وہی رحمان ہے جس پر ہم ایمان لائے، وعلیہ توکلنا، اور اس پر ہم نے بھروسہ کیا، یعنی جس کی یہ صفات اور کائنات کے اندر اس کے عجائب تم نے دیکھے، اسی رحمان پر ہمارا ایمان ہے، اسی پہ ہم بھروسہ کرتے ہیں، اسی سے تعلق رکھتے ہیں، اسی سے امیدیں وابستہ ہیں ہماری. فَسَتَعْلَمُونَ مَنْ هُوَ فِي ضَلَالٍ مُبِينٍ، پس ان قریب تم دیکھ لوگے کہ سری گمراہی میں کون مبتلا ہے، کھلی گمراہی میں کون پڑا ہوا ہے. یعنی نتیجہ جب سامنے آئے گا قیامت کے دن، تو تمہیں گمراہ ہونے والوں کا اچھی طرح پتہ چل جائے گی. یہ بات کیوں کی گئی؟ اس لیے کہ وہ دنیا میں اہل ایمان کو کیا کہتے تھے، پیچھے کیا پڑھا آپ نے، ان انتم الا فی ضلال کبیر، تم بڑی گمراہی میں مبتلا ہو. فرمایا قیامت کا دن آئے گا تو پتہ چل جائے گا کہ اصل گمراہ کون ہے. اب دیکھیں نا، اگر آپ دین پر عمل بھی کریں تو لوگ آپ کو کیا کہتے ہیں، یہ بھٹک گئے، بہک گئے، کبھی کہا کسی نے؟ یہ تو الٹے ہی چل پڑے. کل قیامت کے دن پتہ چلے گا کہ گمراہ کون ہوا ہے، بھٹکا کون ہے. قل ارائیتم، کہہ دیجئے کیا غور کیا تم نے، ان اصبح ماؤکم غورا، کہ اگر تمہارا پانی خشک ہو جائے یا گہرا ہو جائے. غور کا مطلب ہوتا ہے، جیسے غور و فکر کا کیا معنی ہوتا ہے، گہرائی میں بات سوچنا، لفظی معنی ہوتا ہے کسی چیز کا اندر کی طرف چلے جانا، زمین میں گھس کر خشک ہونے والا پانی، یا پھر اتنا گہرائی میں چلا جانے والا پانی کہ جو واپس نکالا نہ جا سکے. غار کا لفظ بھی اسی سے ہے، نشیب اور کھو کے لیے استعمال ہوتا ہے، گہرائی والے گڑھے کے لیے بھی استعمال ہوتا ہے. تو ان سے کہیے کہ اگر یہ پانی جو تم پیتے ہو، استعمال کرتے ہو، زمین کے اندر اتر جائے، خشک ہو کر ڈرائی ہو جائے، یا پھر وہ اتنا نیچے چلا جائے کہ تم بور کر کے نکال بھی نہ سکو، تو فَمَنْ يَأْتِيكُمْ بِمَاءٍ مَعِينٍ، کون ہے جو تمہارے پاس بہتا پانی لائے؟ اگر اللہ پانی کے وجود کو ختم کر دے، خشک کر دے، یا گہرائی میں اتار دے، اور تمہاری ساری مشینیں پانی نکالنے میں ناکام ہو جائیں، تو بتاؤ پھر کون ہے جو تمہیں جاری پانی لا دے، صاف نترا ہوا پانی لا دے. تو بات یہ ہے کہ یہ اللہ کی مہربانی ہے تم پر، کہ تمہارے سارے گناہوں کے باوجود وہ تمہیں پانی سے محروم نہیں کرتا. اب دیکھیں آسمان سے جو پانی اترتا ہے نا بارش کی شکل میں، کچھ حصہ تو ندی نالوں کی شکل اختیار کر لیتا ہے، کچھ حصہ پانی ان کا رس کر زمین کے اندر اتر جاتا ہے، لیکن اتنے فاصلے پر رہتا ہے کہ جہاں آپ دوبارہ بور کر کے اپنے استعمال کے لیے نکال لیں. یہ مختلف ذخیروں کی شکل میں اللہ تعالیٰ نے پانی آپ کے لیے محفوظ کیا ہے. پتھریلی زمین عموماً پانی اندر جذب نہیں کرتی، وہاں بہتا رہتا ہے. اسی لیے آپ نے دیکھا ہوگا کہ فرنٹیئر میں پہاڑوں کے بیچ میں پانی دریاؤں کی شکل میں بہتا ہے، لیکن میدانی علاقوں میں عموماً پانی جذب ہو کر زمینی اتر جاتا ہے. اسی لیے اگر آپ بور کریں تو تھوڑے ہی وقت پہ آپ کو میٹھا پانی مل جاتا ہے دوبارہ. لیکن کچھ علاقے ایسے ہوتے ہیں کہ جہاں پر مثلاً سمندر قریب ہے، تو بور کریں بھی تو کڑوا کھاری پانی نکلتا ہے، میٹھا پانی نہیں نکلتا. تو یہ ساری تقسیم ایک تو یہ کہ اللہ تعالیٰ کی، دوسری بات یہ ہے کہ انسان کو غور و فکر کرنے کی دعوت دی جا رہی ہے کہ یہ سارا انتظام کس نے کیا. اور یہ سارے نمونے تم دنیا میں دیکھتے بھی ہو کہ کہیں پر پانی اچھا ہے، کہیں اچھا نہیں ہے. اگر ساری زمین کا پانی اچھا نہ رہے، کڑوا کسیلا ہو جائے، یا یہ کہ بالکل نیچے اتر جائے، تو پھر تم پانی کہاں سے لاؤ. اور آپ نے دیکھا ہوگا کہ پانی کی خاطر کیسے کیسے مظاہرے ہوتے ہیں، بعض اوقات جانیں چلی جاتی ہیں، لڑائی جھگڑے ہوتے ہیں، پانی کے بغیر زندگی اجیرن ہو کے رہ جاتی ہے، ان علاقوں سے آبادیوں کی آبادیاں ختم ہو جاتی ہیں جہاں پانی نہ ملے. تو پانی اللہ کی نعمتوں میں ایک بڑی نعمت ہے, اس کی قدردانی بھی کرنی چاہیے اور اس کا صحیح استعمال کرنا چاہیے. ہم میں سے اکثر لوگ پانی ضائع کرتے ہیں بہت. پانی اللہ کی نعمت ہے, نعمت کو ضائع کرنے پہ حساب ہوگا. ہم سب کو اس کے بارے میں سوچنا چاہیے. هو الذي جعل لكم الأرض ذلولا فامشوا في مناكبها وكلوا من رزقه وإليه النشور أأمنتم من في السماء أن يخسف بكم الأرض فإذا هي تمور أم أمنتم من في السماء أن يرسل عليكم حاصبا فستعلمون كيف نذير ولقد كذب الذين من قبلهم فكيف كان نكير أولم يروا إلى الطير فوقهم صافات ويقبضن ما يمسكهن إلا الرحمن إنه بكل شيء بصير أمن هذا الذي هو جند لكم ينصركم من دون الرحمن إن الكافرون إلا في غرور أمن هذا الذي يرزقكم إن أمسك رزقه بل لجوا في عتو ونفور أفمن يمشي مكبا على وجهه أهدى أمن يمشي سويا أمن يمشي سويا على صراط مستقيم قل هو الذي أنشأكم وجعل لكم السمع والأبصار والأفئدة قليلا ما تشكرون قل هو الذي ذرأكم في الأرض وإليه تحشرون ويقولون متى هذا الوعد إن كنتم صادقين قل إنما العلم عند الله وإنما أنا نذير مبين فلما رأوه زلفة سيئت وجوه الذين كفروا وقيل هذا الذي كنتم به تدعون قل أرأيتم إن أهلكني الله ومن معي أو رحمنا فمن يجير الكافرين من عذاب أليم قل هو الرحمن آمنا به وعليه توكلنا فستعلمون من هو في ضلال مبين قل أرأيتم إن أصبح ماؤكم غورا فمن يأتيكم بماء